नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा रोजाइमा लोकधाकाको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँकै रोजाइमा रहेका सुमधुर लोकदोहोरी भाकाहरू प्रस्तुत गर्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको दुई पटक आउँछौ, मंगलबार र बिहिबार तपाईँहरूको माझमा आउँछौ। अपरान्ह 4 बजेको अर्पण खबर पछि करिब करिब 5 बजेसम्म तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँको लागि राख्ने गर्छौ। सुन्न मन लागेको छ तपाईँलाई कुनै लोकदोहोरी भाका भनेदेखि यति बेला हामीलाई फोन गर्न सक्नुहुन्छ 0556 563 332। यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला रोजाइमा लोक भाकाको व्यवसायमा आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? आवाज त पदमपुरको जस्तो छ है। हजुर, हाम्रो सरोजीको हो कि जस्तो छ? हजुर हजुर, के छ हाल खबर सरोजी? सब ठिक छ। अनि खाजा खानुभयो त? खाजा खाँदैछु दिदी। अनि तपाईँले? मैले त खाइसके यति बेलासम्म, के नखानु होइन? हजुर, तपाईँले चाहिँ भर्खर खान थाल्नु भएको रहेछ है। हजुर, ल ठिक छ, आफूलाई मन परेको भाका सुन्दै सुन्दै खाजा खानुहोस् है। कुन भाका सुन्न चाहनुहुन्छ आज? कसलाई सुनाउनुहुन्छ विशेष गरी? मेरो माइती घर परिवारलाई। हुन्छ, अहिले पनि छिटो है। नमस्ते। नमस्कार। मिठो खालको भाका, रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर यो समयमा सुन्न मन लागेको छ कुनै लोकधोरी भाका भनेदेखि हामीलाई फोन गर्नुहोस् 0556 563 332 र 0556 563 332। यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेलाको साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, हजुर कहाँबाट बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुहोस् त? राधा काठमाडौँबाट। के छ राधाजी हाल खबर तपाईँको? मेरो पनि एकदम ठिक ठाक छ। के छ काठमाडौँतिरको नयाँ नौलो हाल खबर सुनाउनुहोस् न। तैपनि यहाँ जस्तो चाहिँ अलिकति छैन होला है? ल ठिक छ, केही छैन, राम्रोसँग बस्नुहोस् अनि हामीलाई पनि यस्तै गरी सम्झिँदै गर्नुहोस् है। अनि आज रुजाइमा लोकभाकाको विषयमा आउनु भएको छ, कुन भाका सुन्न मन लाग्यो? कसलाई सुनाउनुहुन्छ विशेष गरी त्यो भाका? ल हुन्छ, सुनिराख्नु भएको छ, हेर सुनिराख्नुहोस् है तपाईँ पनि। ल छिटो नमस्कार। मलाई माफ गर मायालु बाध्यताले म तिम्रो हुन सकिन, राधाजीको रोजाइमा रहेको भाका तपाईँले पनि सुनिसक्नु भएको छ, तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै लोकदोहोरी भाका भनेदेखि हामीलाई फोन गर्नुहोस्, हामी तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि तपाईँको लागि राख्नेछ। नयाँ नयाँ भाकाहरू तपाईँलाई मनपर्छ भनेदेखि पनि रोज्न सक्नुहुन्छ, पुराना पुराना लोकदोहोरी भाकाहरू लोकभाकाहरू मनपर्छ भने पनि रोज्न सक्नुहुन्छ। विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेको भाकालाई यति बेला हामी तपाईँको लागि राख्ने गर्छौँ। र यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नकै लागि, उहाँलाई स्वागत गरौँ। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते दिदी, कामा चाहिँ को बोल्दै हुनुहुन्छ? बिर्सेको छैन मैले, कामाटो भन्ने कुरा चाहिँ बिर्सेँ। कहाँबाट भन्ने कुरो चाहिँ बिर्सिनु भयो? मकवानपुरबाट हो? होइन, म लोथरबाट। ए, लोथरबाट। रेश कुमार चेपाङ। रेश कुमार, अनि के छ रेश जी, खबर खाजा खानुभयो? खाइसकेँ दिदी। अनि दिदीले खानुभयो त? मैले पनि खाइसकेँ। ल त ल, त्यो आज तपाईँले पनि खानुभयो, मैले पनि खाइसकेँ है। हजुर, अनि यति बेला कुन भाका सुन्न मन लाग्यो? छु राम्रो गुलाबको काँडा भए नि बिर्से त सम्झना छ टाढा भयो नि भने गीत बजाइदिनु भनेर राजु विष्णु दादालाई हुन्थ्यो भन्नुभएको छ। बजाउनुहुन्छ होला त? अब भनिसकेका छ, उसले बजाउनुहुन्छ। बजाउनुहुन्छ, कसलाई सुनाउनुहुन्छ नि त्यो भाका मार्फत, कसलाई सम्झिनुहुन्छ विशेष गरी? एकजनालाई मात्रै सम्झिनुहोस्। त्यही त, मलाई पनि थाहा छ, विशेष गरी दिदीलाई मात्रै। मलाई ल, धेरै धेरै धन्यवाद छ, अहिले भने छुट है। नमस्ते। नमस्कार। पानी मनोताई हरायो तिमलाई मात्रै सम्झेर दिन गयो, फुल राम्रो गुलाबको काँडा भए नि, फुल राम्रो गुलाबको काँडा भए नि, बिर्सिए छ नभने मायाले सम्झना छ काँडा भए नि, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम रोजाइमा लोकभाका। पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। रोजाइमा लोक भाकाको युवसाई तपाईँ सुनिराख्नु भएको छ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। तपाईँलाई सुन्न मन लागेको छ कुनै लोकदोहोरी भाका भनेदेखि यति बेला फोन गर्न सक्नुहुन्छ 32 र 056-363-333 यो बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ। तपाईँलाई जस्तो भाका मनपर्छ, जुन भाका तपाईँ धेरै सुन्नुहुन्छ, धेरै गुनगुनाउनुहुन्छ, त्यो भाका यति बेला रोजाइमा लुक भाकाको यो विषयमा आएर रोज्न सक्नुहुन्छ र तपाईँ आउने बाटो पनि हामीले खुला गरिराखेका छौँ। यति बेला आफ्नो रुचाइमा रहेको भाका सुन्नकै लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनिता कुमरुजबाट। कुमरुजबाट सुनिता, अनि के छ सुनिता, खाजा खानुभयो? भइसक्यो हजुरको। मेरो पनि भइसक्यो। के गरेर बस्नु भएको छ हिजो आज? है हजुर, ठिक छ। पढ्नु पनि पढिराख्नु भएको छ, रेडियो अर्पणलाई पनि माया गर्नुभएको छ, यस्तै गरी माया गर्नुहोस् है सधैँ। हुन्छ। अनि कसलाई सुनाउनुहुन्छ अब बज्ने भाका, कुन भाका सुन्न चाहनुहुन्छ? मैले भनिसकेँ, त्यही भन्नु भएको छ कि भनेर मैले पहिले नै त्यही सोधिहालेको। कसलाई सुनाउनुहुन्छ विशेष गरी? हजुरलाई। धेरै धेरै धन्यवाद छ, अहिले भने छुट्यौँ है। हुन्छ, नमस्कार। सुनिताजीको रोजाइमा रहेको भाका तपाईँले पनि सुनिसक्नु भएको छ। रोजाइमा रहेको भाकाको व्यवसाय सुन्दै हुनुहुन्छ, हामीले तपाईँको रोजाइमा रहेका भाकाहरूलाई तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ। 056-363-332 र 056-363-333 बाटो तपाईँको लागि अझै पनि खुल्ला छ, समय अझै पनि बाँकी छ र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सबिना, वीरेन्द्रनगरबाट। के छ सबिना खबर? एकदम ठिकै छ। कता हराउनु भयो हिजो आज? हिजो आज म भर्खर इन्डियाबाट आएँ। इन्डिया गएर आउनु भयो? हजुर। कस्तो रह्यो त बसाइ? राम्रो रह्यो भनौँ न। रमाइलो भयो? यहाँभन्दा खालि गर्मी क्या हो है, गर्मी साह्रै धेरै गर्मी होइन, अनि बेलुका आइपुगेको, अनि फोन गरिहाल्नु भयो अनि कुन भाग सुन्न मन लाग्यो सबिनालाई क्षितिज पारी उनको बस्तीमा कसैलाई छोडेर आउनु भयो कि इन्डियामा के हो होइन सुटौ नमस्कार हिजो हस्तीमा आजसम्म यतै छु क्यारे जाउँ भेट्नमा क्षितिज पारी उनको बस्तीमा देउतालाई भाकिन् कि कठै हुने पर्खाइ भए थाकिन् कि पुग्ने मन थियो हिजो हस्तीमा आजसम्म यतै छु क्यारे जाउँ भेट्नमा क्षितिज पारी उनको बस्तीमा आजसम्म यतै छु क्यारे जाउँ भेट्नमा क्षितिज पारी उनको बस्तीमा भेट्नलाई मेरो बस्तीमा सबिनाको रोजाइमा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लघु भाकाको व्यवसायमा छौँ हामी र तपाईँको रोजाइमा रहेका भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र अझै पनि तपाईँको रोजाइमा रहेका भाकाहरू राख्ने मन त थियो तर के गर्नु समय छैन। हामी फेरि रोजाइमा लघु भाकाको व्यवसाय लिएर बिहिबार 4 बजेपछि तपाईँलाई भेट्न आउने नै छौँ, आउने बाचा पनि गर्छु र यतिन्जेलसम्म तपाईँले रोजाइमा लुक भाकाको आजको व्यवसायलाई सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्म आज फोन सम्पर्कमा आउनुहुने तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। आज कार्यक्रममा आउनु भएको थियो पदमपुरबाट सरू, काठमाडौँबाट राधा हुनुहुन्थ्यो, लोथरबाट रेश कुमार, कुमरुजबाट सुनिता र विरेन्द्रनगरबाट सबिना आउनु भएको थियो। सम्पूर्णलाई धन्यवाद छ फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै रोजाइमा लुक भएको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त नमस्कार। आजसम्म यतै छु क्यारे जाउँ भेट्नमा क्षितिज पारी उनको बस्तीमा आजसम्म यतै छु क्यारे जाउँ भेट्नमा।